وسيق الذين اتقوا ربهم إلى الجنة زمرا. اور جو لوگ اپنے رب کی نافرمانی سے پرہیز کرتے تھے، تقوی اختیار کرتے تھے، انہیں بھی گروہ در گروہ جنت کی طرف لے جایا جائے گا. حتی اذا جاؤوها، یہاں تک کہ جب وہ اس پر پہنچیں گے، فتحت ابوابها، اس کے دروازے پہلے ہی کھولے جا چکے ہوں گے. وقال لهم خزنتها، اور اس کے منتظمین ان سے کہیں گے، یعنی آنے والوں سے، سلام علیکم، سلام ہو تم پر، طبتم، خوشحال ہوئے تم، فادخلوها خالدین، بس داخل ہو جاؤ اس میں، ہمیشہ ہمیشہ رہنے والے. اب جنت والوں کے لیے بھی سیقہ کا لفظ استعمال ہوا ہے. سیقہ، سین واو قاف، اس کا روٹ ہے کسی چیز کو کسی چیز کی طرف ہانک کر لے جانا. اچھے اور برے دونوں معنوں میں استعمال ہوتا ہے. مثلا ابر رحمت یا سازگار ہوائیں جب بادلوں کو لے جاتی ہیں دوسری طرف، تو اس کے لیے بھی یہی لفظ استعمال ہوتا ہے. جہنم کی طرف جانے والوں کی صفت کفر بتائی گئی، اور جنت کی طرف جانے والوں کی صفت یہاں صرف ایمان نہیں بتائی گئی، ایمان سے آگے کی صفت تقویٰ، اللہ کا خوف، یعنی الذین کفروا کے مقابل الذین اتقوا استعمال ہوا ہے. اور تقویٰ کیا ہے؟ کہ انسان اللہ تعالی کی عظمت کو اس طرح پالے کہ اپنی بڑائی کی نفی کر دے، اپنی بڑائی کا احساس جس کے اندر سے ختم ہو جائے، وہی دراصل متقی ہوتا ہے. جب تک اپنی بڑائی کا احساس باقی رہے، انسان تقویٰ کی منزل تک نہیں پہنچ سکتا. جب تک یہ خیال آتا رہے کہ میں بڑی چیز ہوں، میرا ہر کام بہت اچھا ہے، میں بہت نیک ہوں، میں بہت عالم ہوں، میں بہت سمجھدار ہوں، میں سب سے آگے ہوں، تو یاد رکھیے یہ ساری باتیں منہ سے بولی ہوئی یا دل میں سمجھی ہوئی اپنے بارے میں، یہ تقویٰ کے منافی ہیں. کیونکہ جہنم متکبرین کے لیے، اور یہ سارے بول تکبر والے ہیں. کیونکہ انسان کو جو بھی کوئی نعمت ملی ہے وہ سب اللہ کی طرف سے، اس پہ یہ سوچنے کی بجائے کہ میں سب سے بہتر ہوں، کسی بھی نعمت کا احساس ہونے پر فوراً انسان اللہ کی طرف رجوع کرے، اس کا شکر ادا کرے اور تکبر سے باہر آ جائے کہ میرا تو کچھ کمال ہے ہی نہیں. وما تشاؤون الا ان یشاء اللہ، ہمارے کسی کام کے کرنے سے کیا ہوتا ہے جب تک اللہ نہ چاہے. اس کی دی ہوئی توفیق ہی سے نیک کام بھی ہوتے ہیں، اور یہ بھی اس کی ایک رحمت اور انعام ہوتا ہے. من یرد اللہ بہ خیرا یفقہ فی الدین، جس کے ساتھ اللہ بھلائی کا ارادہ کرتے اس کو دین کی سمجھ دیتا ہے، تو پھر تکبر کا کہاں مقام ہے؟ رزق اللہ کی تقسیم ہے، جس کو وہ مال دیتا ہے وہ مالدار ہوتا ہے. تکبر کی گنجائش کہاں ہے کہ انسان اس کو پا کر دوسروں کو اپنے سے کمتر سمجھنے لگے؟ اسی طرح عقل، سمجھ، ذہانت، بولنے کا طریقہ، کوئی بھی نعمت، جو کچھ بھی ملا، سب اس کا احسان اور انعام ہے. اس میں سے کسی بھی چیز کے خالق ہم نہیں ہیں. تو متقی انسان وہ ہوتا ہے جو اپنی بڑائی کے احساس کو ختم کر دے کہ میں بھی کوئی چیز ہوں. وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا، تقوی والے بھی اپنے رب کی طرف گروہ در گروہ لے جائے جائیں گے. اس سے پتہ چلتا ہے کہ تقوی بھی اکیلے رہ کے حاصل نہیں ہو سکتا، تقوی بھی گروہ میں رہنے سے ڈیولپ ہوتا ہے، اور پھر اسی گروہ میں انسان قیامت کے دن جنت کی طرف جائے گا. جس لیول کے لوگوں کے ساتھ ہوا، جس طرح کے نیک اعمال اس نے کیے، جس طرح جہنم میں جانے والوں کی گروہ بندی ہوگی، اسی طرح جنت میں جانے والوں کی بھی گروہ بندی ہوگی. وہاں پھر گروپس بن جائیں گے لوگ، ایک سوچ، ایک خیال اور ایک طرح کے کام کرنے والے. سب سے آگے تو انبیاء ہوں گے، پھر مقربین ہوں گے، پھر ابرار ہوں گے، اور اسی طرح درجہ بدرجہ. جنت کے 100 درجے ہیں. اور المرء مع من احبہ، انسان انہی کے ساتھ ہوگا جن سے وہ محبت کرتا ہوگا. آج ہم سب کو اپنے دلوں کا جائزہ لینا چاہیے کہ کیا اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ ہماری محبت ہر انسان سے بڑھ کر ہے، ہر عالم اور ہر رشتے اور ہر کسی بھی انسان سے بڑھ کر. کیونکہ بعض اوقات ہم جب عام انسانوں کی طرف یا بعض اوقات اپنے استادوں یا علماء کی طرف نسبت کرنے لگتے ہیں تو ان کی محبت میں بڑھ جاتے ہیں بنسبت اللہ کے رسول صلی اللہ علیہ وسلم کی محبت کے، کہ یہ چیز بھی ایمان کے منافی ہے. ایمان مکمل نہیں ہوتا جب تک اللہ کے رسول صلی اللہ علیہ وسلم کو ہر انسان سے بڑھ کر نہ چاہا جائے. ہم اپنی نسبت کس کی طرف کرتے ہیں، ہم کس کے ساتھ اٹھنا چاہتے ہیں، کس کے نام سے پہچانے جانا چاہتے ہیں، کس کے ساتھ رہنا چاہتے ہیں، یہ ہم سب کی اپنی پھر چوائس ہے. کس بزرگ کے ساتھ رہنا چاہتے ہیں یا پھر پیغمبر علیہ السلام کا ساتھ چاہتے ہیں، تو ہر شخص اپنے اپنے گروہ میں اٹھے گا. پھر صرف چاہت سے بات نہیں بنتی، پھر کام بھی کرنے پڑتے ہیں، اس درجے کی قربانیاں بھی ضروری ہیں. تو جن لوگوں نے جس درجے کی قربانیاں کی ہوں گی، جس درجے کے عمل کیے ہوں گے، انہی کے ساتھ ہوں گے. جس طرح کفر کے بہت سے درجے اور قسمیں ہیں، اسی طرح ایمان اور تقوی اور عمل صالح کے لحاظ سے بھی بہت سے درجے ہیں. حتی اذا جاؤوها، یہاں تک کہ جب اس کے پاس آ جائیں گے، فتحت ابوابها، اور اس کے دروازے کھول دیے جائیں گے، پہلے سے ہی کھلے ہوں گے. جنت کے بھی دروازے ہیں، جیسے جہنم کے دروازے ہیں ایسے ہی جنت کے دروازے بھی ہیں. حضرت انس بن مالک روایت کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے روز میں سب سے پہلے جنت کے دروازے پہ آؤں گا اور دروازہ کھلواؤں گا. جنت کا خازن پوچھے گا، یعنی دروازہ کھٹکھٹانے پر، کون ہے؟ میں جواب دوں گا، محمد صلی اللہ علیہ وسلم. خازن کہے گا، مجھے اسی بات کا حکم دیا گیا تھا کہ آپ سے پہلے کسی کے لیے دروازہ نہ کھولوں. ایک اور حدیث میں آتا ہے، حضرت انس بن مالک کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے روز سب سے زیادہ امتی میرے ہوں گے اور میں سب سے پہلے جنت کا دروازہ کٹکھٹاؤں گا. حضرت سہل بن سعد سے روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، جنت میں 8 دروازے ہیں، جن میں سے ایک کا نام ریان ہے، جس میں صرف روزہ دار ہی داخل ہوں گے. یہ بخاری کی روایت ہے. جہنم کے 7 دروازے ہیں لیکن جنت کے 8 ہیں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جس شخص نے اللہ کی راہ میں جوڑا خرچ کیا، مثلاً 2 گھوڑے 2 تلواریں، یعنی دگنی قربانی کی، اسے جنت میں یوں کہہ کر بلایا جائے گا، اے اللہ کے بندے، یہ ہے بہتر صلہ، یعنی تمہارے انفاق کا. اسے ایک خاص دروازے سے بلایا جائے گا. جو اہل صلات میں سے ہوگا، اسے باب الصلات سے پکارا جائے گا. جو اہل جہاد میں سے ہوگا، وہ باب الجہاد سے پکارا جائے گا. جو اہل صدقہ میں سے ہوگا، وہ باب الصدقہ سے پکارا جائے گا. جو اہل صیام سے ہوگا، وہ باب الریان سے پکارا جائے گا. جب آپ جنت کے دروازوں اور پکارنے کا ذکر کر رہے تھے، تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے عرض کیا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، ایسے شخص کو تو کوئی خسارہ نہیں ہوگا جو سب دروازوں سے پکارا جائے گا، اور ہے کوئی ایسا شخص جو ہر دروازے سے پکارا جائے، یعنی ہر دروازہ اس کے لیے کھلا ہو اور ہر کوئی اس کو بلا رہا ہو؟ آپ نے فرمایا، مجھے امید ہے کہ تم انہی میں سے ہوگے. ہم ذرا اپنے آپ کو دیکھیں، اپنے روزوں کو دیکھیں، اپنی نمازوں کو دیکھیں، اپنے سب کے خیرات کو دیکھیں، اللہ کی راہ میں جد و جہد کا حق دیکھیں، اللہ کی راہ میں دین کے کام کے لیے وسائل فراہم کرنے کا، جیسے وہ جوڑا خرچ کیا، یعنی 2 گھوڑے 2 تلواریں، اس زمانے میں فی سبیل اللہ کام کے لیے یہ ٹولز ہوتے تھے، آج کے دور میں کچھ اور ٹولز بھی ہیں. تو ایک نہیں، دو، تو جو جتنی قربانی کرے گا اس مخصوص دروازے سے داخل ہوگا اور بڑی شان کے ساتھ داخل ہوگا. اسی طرح بلا حساب کتاب جنت میں جانے والے ایک خاص دروازے سے داخل ہوں گے. حضرت ابو ہریرہ سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم کی شفاعت کے بعد اللہ تعالیٰ ارشاد فرمائے گا، اے محمد صلی اللہ علیہ وسلم، اپنی امت کے ان لوگوں کو باب ایمن سے جنت میں داخل کرو، جن پر کوئی حساب کتاب نہیں، جو بلا حساب اندر جائیں گے، اور وہ جنت کے دوسرے دروازوں میں سے داخل ہونے والوں کے ساتھ بھی شریک ہیں، یعنی اگر وہ کسی اور کی طرف سے جانا چاہیں تو ان کی چوائس ہے. اچھا، جن لوگوں کو سب دروازوں سے بلایا جائے گا، ان کے لیے پھر اپنی چوائس ہوگی کہ وہ کیا پسند کرتے ہیں. سارے وہ دیکھ کر سے جس سے جانا چاہیں گے اس سے لے جائے جائیں گے. قسم ہے اس ذات کی جس کے ہاتھ میں محمد صلی اللہ علیہ وسلم کی جان ہے. آپ نے فرمایا، جنت کی چوکھٹ کے درمیان اتنا فاصلہ ہے جتنا مکہ اور حجر، بحرین کے ایک شہر کا نام ہے، اس کے درمیان ہے، یا جتنا مکہ اور بصرہ، شام کے ایک شہر کا نام ہے، اس کے درمیان ہے. اور یہ فاصلہ تقریباً 1160 کلومیٹر ہے مکہ اور ہجر کے بیچ کا، और मक्का और बिस्रा के फासला जो है वो 1250 किलोमीटर है, यानी एक दरवाजा इतना लंबा होगा, यूं समझे जैसे यहाँ से कराची से लाहौर तक का रास्ता, अंदाजन इतना ही है, इससे थोड़ा ज्यादा होगा, लेकिन बहरहाल यानी एक दरवाजे की चौड़ाई इतनी होगी, और सब लोग किस तरह दाखिल होंगे, एक साथ स्टेप इन करेंगे, ये नहीं कि भीड़ लगी होगी कुछ आगे जल्दी चले जाएंगे और कुछ पीछे रह जाएंगे, नहीं, इतना चौड़ा होगा कि सब बराबर स्टेप इन करेंगे उस अपनी खास क्वालिटी की वजह से। हजरत सहल बिन साद की रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत के 70,000 अफराद, और एक और रिवायत में 7 लाख का भी जिक्र मिलता है, वो जन्नत में इस तरह दाखिल होंगे कि एक दूसरे का हाथ पकड़े हुए होंगे, इनमें से कोई भी उस वक्त तक जन्नत में दाखिल नहीं होगा जब तक आखिरी आदमी दाखिल न हो जाए, यानी बैक वक्त दाखिल होंगे। इन जन्नतियों के चेहरे चौदहवीं रात के चांद की तरह चमक रहे होंगे। हजरत उमर बिन खत्ताब रज़ी अल्लाह ताला अन्हु से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से जो शख्स अच्छी तरह पूरा वुजू करे, यानी जल्दबाजी में ना करे कि इधर से सूखा रह जाए उधर से, या सुस्ती के मारे और सर से टलाने के लिए नहीं, शौक से अच्छी तरह पूरा वुजू, पूरी एहतियात और ध्यान से कि कोई हिस्सा खुश्क ना हो, और उसका हक अदा करके फिर कहे अशहदु अल्ला इलाहा इल्लल्लाह व अन्न मुहम्मदन अब्दुहु व रसूलुहु, यानी मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई इलाह नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे और उसके रसूल हैं, उसके लिए जन्नत के 8 दरवाजे खोल दिए जाते हैं जिससे चाहे दाखिल हो, क्योंकि वजू करना एक मुश्किल तरीन काम है, इसलिए इस पर अच्छी तरह अमल करने वाले के लिए भी ये खुशखबरी है। हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो औरत 5 नमाजें अदा करे, क्योंकि शौहर की ताबेदारी और बच्चों की निगहदाश्त में अमूमन औरत के लिए नमाज पढ़ना मर्दों की निस्बत मुश्किल होता है, 5 वक्त की नमाज पढ़े, रमजान के रोजे रखे, अपनी शर्मगाह की हिफाजत करे यानी जिना से परहेज करे, अपने शौहर की फरमा बरदारी करे यानी शौहर की इताअत करे, उसे क़यामत के रोज कहा जाएगा जन्नत के 8 दरवाजों में से जिससे चाहो दाखिल हो जाओ। एक और रिवायत में आता है जिस मुसलमान के 3 नाबालिग बच्चे फौत हो गए और उसने सब्र किया तो वो बच्चे उसे जन्नत के 8 दरवाजों पर मिलेंगे जिस दरवाजे से चाहेगा दाखिल होगा, क्योंकि सब्र करना भी मुश्किल है ना, और एक बच्चे के बाद दूसरा और फिर तीसरा फौत होता चला जाए। हजरत अबू हुरैरा से रिवायत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत के दरवाजे सोमवार और जुमेरात को खोले जाते हैं और हर उस शख्स को बख्श दिया जाता है जो अल्लाह से शिर्क न करता हो सिवाय उस आदमी के जो किसी दूसरे भाई के साथ कीना रखता हो, उस शख्स को नहीं बख्शा जाता जिसके दिल में दूसरे के लिए कीना हो, मैल हो, कोई हसद नफरत बोझ कि दिल में बात रखी हुई हो। इन दोनों के बारे में फरिश्तों से कहा जाता है इन दोनों आदमियों का इंतजार करो यहां तक कि ये दोनों आपस में मिल जाएं, यानी अपनी इसलाह कर लें, इन दोनों का इंतजार करो हत्ता के आपस में मिल जाएं। इससे आप अंदाजा कर सकते हैं कि मुसलमानों के आपस के ताल्लुकात का बिगाड़ कितनी ज्यादा नुकसानदेह चीज है। इसीलिए कहा गया ना कि क्या मैं तुमको बताऊं एक ऐसी चीज जो नमाज रोजे हर चीज से अफजल है, इस्लाह ज़ातिल बैन, आपस के ताल्लुकात की इस्लाह, और आपस का बिगाड़ हियल हालिका, वो तो दीन को मूंड के रख देने वाला है, दीन की सफाई कर देता है। जाहिर है कि दीन का काम अकेले कोई नहीं कर सकता, अकेले दीन पे कायम रहना बेहद मुश्किल है, आपको हमेशा दीन पर चलने के लिए दूसरों की सपोर्ट चाहिए होती है, और अगर उन लोगों के साथ आपके ताल्लुकात ही अच्छे ना हो जिनके साथ आप मिलकर चल रहे हैं तो आप दीन का कोई काम करने के लायक नहीं रहते, फिर आप तकवा में तरक्की नहीं कर सकते। इसीलिए जुमरा ग्रोह दर ग्रोह जन्नत में दाखिल होंगे, और जन्नतियों के दिल आपस में एक दूसरे के लिए कैसे होंगे, हम सब अपने आप को खुद टेस्ट कर सकते हैं अपनी इबादात को देख के, अपने अखलाक और मामलात और अपने दिल की हालत, क्योंकि तकवा वालों के लिए जन्नत है ना, और ये कीना हसद बुग्ज तकवा के मुनाफी है, और वहां ज्यादा जन्म लेता है जहां तकब्बुर का एहसास हो, क्योंकि तकब्बुर वो बीज है जिससे ये सारी खराबियां फूटती हैं। किसी से हसद क्यों होता है, क्योंकि उसकी अच्छाई अच्छी नहीं लगती, हम समझते हैं हम सबसे अच्छे हैं, मुझसे अच्छा भी कोई हो सकता है, जब हम देखते हैं कि लोग किसी और की तारीफ कर रहे हैं उसको ज्यादा अच्छा कह रहे हैं तो हम हसद में मुबतला हो जाते हैं, हम उसको किसी न किसी तरह नुकसान पहुंचाना शुरू कर देते हैं, और इसी तरह बाकी तमाम आते हैं। जन्नत वाले दुनिया में भी एक दूसरे से साथ दिल रखते थे, इकट्ठे दाखिल होंगे, हद तक जिन लोगों के दिल में कुछ थोड़ा बहुत ऐसा कोशिश के बावजूद भी खोट कपट रह गया, वो जन्नत में जाने से रोक दिए जाएंगे, एक नहरुल हयात यानी एक पुल पे रोके जाएंगे, वहां उनके दिलों को धोया जाएगा, साफ किया जाएगा, फिर अंदर जाएंगे। मैले दिल वाले जन्नत के अंदर जाने के लायक नहीं, उनका क्या काम वहां। मैल कुचैल तो जहन्नम के लिए होती है, लेकिन अगर किसी के वैसे बहुत नेक अमल हुए और किसी वजह से कोई थोड़ी बहुत मिसअंडरस्टैंडिंग किसी के साथ हो गई, तो वो भी जन्नत में जाने से पहले साफ होगी। तो इंतजार तो करना पड़ेगा ना, अब सारे जा रहे हैं और इसको रोका हुआ है यहाँ, रुक जाओ, पहले इसको धो फिर चलो अंदर। तो कुछ तो पीछे रह गया ना बंदा फिर भी, इसलिए कितना ही अच्छा हो कि इंसान भुला दे सबकी गलतियों को, माफ कर दे सबको, अपनी खातिर किसी के ऊपर एहसान करते हुए नहीं। जैसे अभी बात हो रही थी ना कि हम किसी को माफ भी करते हैं तो उस पर एहसान जता के। और जन्नत के दरवाजे जब रमजान आता है तो आसमान के दरवाजे खोल दिए जाते हैं, जहन्नम के दरवाजे बंद कर दिए जाते हैं, जन्नत के खोल दिए जाते हैं और शयातीन जकड़ दिए जाते हैं। वसीकल्लज़ीन तक़ौ रब्बहुम इलल जन्नति ज़ुमरा। अपने आप को देखें किस ग्रोह में है, ढूंढें अपने आप को किस किस से मोहब्बत है और किस ग्रोह में उठाए जाना चाहेंगे, किन के साथ जाना चाहेंगे। और फिर जिनसे मोहब्बत है इंसान खुद बखुद उन जैसे काम करने की कोशिश करता है। हत्ता इज़ा जाऊहा व फुतिहत अबवाबुहा। और एक और हदीस में आता है कि जन्नत में सबसे पहले जाने वाले ग्रोह के चेहरे चौदहवीं रात के चांद की तरह चमक रहे होंगे, दूसरे ग्रोह के चेहरे आसमान पे चमकने वाले सितारों में से रोशन तरीन सितारे की तरह चमकते होंगे। इससे क्या पता चलता है, चेहरों की चमक में भी फर्क होगा आमाल की निस्बत। अब चाहे तो चमक बढ़ा लें और चाहे तो घटा लें, जैसे काम करेंगे चमक भी वैसी ही आएगी, ये ऊपर से कुछ लगा के चमक नहीं बनेगी। वफ़तहत अबुआ बुहा, और उसके दरवाजे खोल दिए जाएंगे, आप सल्लल्लाहु अलैहि वसल्लम जाके खुलवा देंगे और फिर ऑटोमेटिक डोर्स खुद बखुद खुले हुए होंगे। यानी यूं लगता है ना जैसे शाही मेहमानों के साथ जो सलूक किया जाता है, ले जन्नत के साथ वही सलूक किया जाएगा। कभी आपको किसी बड़े महल में या किसी बादशाह के पास जाने का इत्तेफाक हुआ होगा, दरवाजों पर खड़े होते हैं लोग दरवाजे खोलने के लिए, दरवाजा खोलने की आपको जहमत नहीं होती। तो उसी तरह इज्जत इकराम के साथ दाखिल किए जाएंगे। वकाल लहुम खज़नतुहा, और जन्नत का दरबान उनसे क्या कहेगा, सलामुन अलैकुम, खुद आगे बढ़ के सलाम करेगा। ऐसे अमूमन नहीं होता, जैसे किसी 5 स्टार में आप जाएं तो दरवाजा खोलने वाला खोलता और पहले आपको सलाम करता है, तो वो भी आपको सलाम करेंगे और क्या कहेंगे, तिब तुम, बहुत अच्छे रहे तुम, मुबारक हो तुमको। ये खैर मकदम के अल्फाज हैं, वेलकम, अहलन व सहलन, जैसे हम कहते हैं ना खुश रहो, शाद रहो, आबाद रहो, फलो फूलो, इसी माने में तिब तुम। फदखुलूहा खालिदीन, इनमें रहो हमेशा हमेशा। वकालु अल्हम्दुलिल्लाहिल्लज़ी सदक़ना वअदहू, और वो कहेंगे शुक्र है उस खुदा का जिसने हमारे साथ अपना वादा सच कर दिखाया। वअवरसना अल-अर्द नतबव्वउ मिनल जन्नति हैसु नशा, और हमको जमीन का वारिस बनाया, अब हम जन्नत में जहां चाहे अपनी जगह बना सकते हैं। और यहां जमीन से मुराद जन्नत की जमीन है। अच्छा, ये जो वरासत की बात है ना, ये बड़ी खूबसूरत बात है कि हमें वारिस बनाया, क्योंकि हजरत आदम अलैहि सलाम को जन्नत में भेजा गया और शैतान ने चालें चल के उनको वहां से निकलवा दिया। तो अब जब शैतान की चालों को काट के दोबारा जन्नत में जन्नत वाले पहुंचेंगे तो वो कहेंगे अल्हम्दुलिल्लाहिल्लज़ी सदक़ना वादा, कौन सा वादा, इम्मा यातियन्नकुम मिन्नी हुदन फमन तबिअ हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून। وَأَوْرَثَنَا الْأَرْضَ, اس جنت کا ہمیں وارث بنا دیا۔ نَتَبَوَّأُ مِنَ الْجَنَّةِ حَيْثُ نَشَاء, ساری جنت اپنی جہاں چاہیں جگہ بنائیں, جہاں چاہیں رہیں۔ تَبَوَّأَ کا لفظ ایسی جگہ پر رہائش کے لیے آتا ہے جہاں کی آب و ہوا اور ماحول رہنے والے کی طبیعت کے موافق ہو, سازگار ہو۔ تو جنت میں نہ صرف یہ کہ ہر ایک کا اپنا مقام ہوگا, ایک گھر ہوگا, بلکہ جہاں جب چاہے گا ملاقات کے لیے چلا جائے گا, جس سے چاہے گا جا کے ملے گا, بہترین قسم کی ٹرانسپورٹیشن کے انتظامات ہوں گے, सैर व तफरी की जगह होंगी, कोई रोक टोक ना होगी, कोई पाबंदी ना होगी, कोई जिम्मेदारी नहीं होगी, कोई फर्ज नहीं होगा, कोई मसरूफियत ऐसी नहीं होगी कि जो इंसान को रोक दे अपने मर्जी का काम करने से। यानी अपने अपने मोहल्लात और बागात में तो होंगे ही, लेकिन उसके अलावा भी जहाँ चाहेंगे जाके जगह बनाएंगे, जितने दिन चाहेंगे रहेंगे, फिर वापस आ जाएंगे, वहां से जी भर जाए तो कहीं और चले जाएंगे, जो जी में आएगा करेंगे। نَتَبَوَّأُ مِنَ الْجَنَّةِ حَيْثُ نَشَاءُ, जहां चाहे जाएं। अब दुनिया में तो क्या होता है, यहाँ जाने के लिए वीजा चाहिए, वहां जाने के लिए टिकट चाहिए, वहां जाने के लिए ये पाबंदियां हैं, सियासी जुग्राफियाई कैदे हैं, मालूम नहीं क्या कुछ है, लेकिन जन्नत में कोई कैद नहीं। نَتَبَوَّأُ مِنَ الْجَنَّةِ حَيْثُ نَشَاءُ, जहां चाहे हम जन्नत में जाएं, कोई पाबंदी नहीं, कोई रुकावट नहीं। यानी जन्नत ऐसी जगह है जहां इंसान को अपनी कोई भी ख्वाहिश पूरी करने के लिए किसी भी किस्म की कोई रुकावट ना होगी। यानी जन्नत रुकावटों से खाली है, पाबंदियों से खाली है, लेकिन ये उनके लिए है जो दुनिया में पाबंदियों के साथ रहे। जजा के तौर पे सब पाबंदियां उठा ली जाएंगी। نَتَبَوَّأُ مِنَ الْجَنَّةِ حَيْثُ نَشَاءُ فَنِعْمَ أَجْرُ الْعَامِلِينَ, कितना अच्छा अजर है अमल करने वालों के लिए। अब यहाँ पर मुत्तकीन और बाकी कुछ नहीं कहा, आमिलीन, जन्नत की कीमत अमल है, जन्नत के लिए अमल की जरूरत है, अमल लेके आओ। यानी जो महज दूसरों के अमल के सहारे या दूसरों की सिफारिश के सहारे जन्नत में जाने के लिए तैयार बैठे हैं, वो जन्नतुल हमका में रहते हैं, अहमकों की जन्नत में रहते हैं। वहां तो क्या बताया जाएगा, فَنِعْمَ أَجْرُ الْعَامِلِينَ وَتَرَى الْمَلَائِكَةَ حَافِّينَ مِنْ حَوْلِ الْعَرْشِ, अदालत बर्खास्त हो रही, फैसला हो गया, जन्नत वाले जन्नत में चले गए, जहन्नम वाले जहन्नम में, यौमुद्दीन का असल काम खत्म, अदालत उठ गई, अब सारे फरिश्ते अर्श के गिर्द घेरा कर लेंगे। وَتَرَى الْمَلَائِكَةَ حَافِّينَ من حول العرش يسبحون بحمد ربهم, سب کے سب اپنے رب کی حمد و ثنا میں مشغول ہو جائیں گے, سب سبحان اللہ پکار رہے ہوں گے, الحمدللہ کہہ رہے ہوں گے, وقضی بینہم بالحق, اور سارے انسانوں کے درمیان حق کے ساتھ فیصلہ کیا جائے گا, کسی پہ کوئی ظلم نہ ہوگا, اور اس انصاف کی وجہ سے اللہ تعالیٰ کی حمد و ثنا ہوگی کہ پہلے دن سے اللہ نے جو हक को बातिल के मेयार करार दिए थे और जो वादे किए थे अच्छे अमल करने वालों के लिए, वो सब अल्लाह ने पूरे कर दिए, मुजरिमों को अलग कर दिया और नेक काम करने वालों को अलग। इससे क्या पता चलता है कि असल चीज जो अल्लाह ताला को हम्द शुक्र के लायक बनाती है वो उसका अदल है, जो नेक और बद के दरमियान वो फर्क करेगा कि किसी पे कोई जुल्म ना होगा। क्योंकि अगर ये ना हो तो दुनिया अंधेर नगरी है ना, जुल्म का घर है। यानी अगर चोर डाकू भी जन्नत में चले जाएं, झूठ बोलने वाले, गीबत करने वाले, हसद करने वाले, दूसरों की जड़ें काटने वाले, दूसरों को नुकसान देने वाले भी सब जन्नत में पहुंच जाएं, तो फिर जहन्नम किसके लिए है? तो ये तो बहुत क्लियर कट फर्क कर दिया जाएगा अच्छे और बुरे अमल करने वालों के दरमियान, और यही अल्लाह ताला का अदल होगा, और इसी बुनियाद पर फिर हम्द व सना होगी अल्लाह की। अब आप देखें कि वो सीन पीछे से आप मिलाएं कि वह अशरकत الارض بنور ربها ووضع الكتاب وجيء بالنبيين والشهداء وقضي بينهم بالحق, और यहां फिर दोबारा दोहराया गया, وقضي بينهم بالحق, वहां फरमाया وهم لا يظلمون, और यहां पर नतीजा وقيل الحمد لله رب العالمين, और الحمد لله رب العالمين की सारी सदाएं होंगी। وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا حَتَّى إِذَا جَاءُوهَا وَفُتِحَتْ أَبْوَابُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَا سَلَامٌ عَلَيْكُمْ طِبْتُمْ فَادْخُلُوهَا خَالِدِينَ وقالوا الحمد لله الذي صدقنا وعده وأورثنا الأرض نتبوأ من الجنة حيث نشاء فنعم أجر العاملين. وقالوا الحمد لله الذي صدقنا وعده وأورثنا الأرض نتبوأ من الجنة حيث نشاء فنعم أجر العاملين. وترى الملائكة حافين من حول العرش يسبحون بحمد ربهم وقضي بينهم بالحق وقيل الحمد لله رب العالمين. یہ دعا بھی اختتام مجلس پر کتنی ریلیونٹ ہے کیونکہ آخرت کی عدالت جب اپنے اختتام کو پہنچے گی اس وقت بھی یسبحون بحمد ربهم ہوگا. اور ہر روز بھی جب اللہ کی تعریف اور اللہ کی کتاب پڑھنے کے بعد ہم یہ دعا پڑھتے ہیں وآخر دعوانا ان الحمد للہ رب العالمين سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب الیک.